www.attableek.com, the reviver of Iman. بسم الله الرحمن الرحيم أعوذ من الناس ملك الناس إلى الناس بشر الفرس الغزاز الذي يوزن بخلول الناس من الجنة والناس بسم الله الرحمن الرحيم ولولم بالناس ملك الناس إلى الناس بشر الوسواس الخناس الذي يوسوس بخلول الناس من الجنة والناس بسم الله الرحمن الرحيم ونعوذ بالناس ملك الناس إلى الناس بشر الوسواس الخناس الذي يوسوس بخلول الناس من الجنة والناس سارے عالم کی ذمہ داری ہے میرے دوست کے اوپر سارے عالم کی مسلمان کی ذمہ داری ہے اور پوری امت پر میرا انمتی کی ذمہ داری ہے ذمہ داری کا جو میرے اللہ پاک دیتے تھے اس کے نبی سے وہ ساری ساری میرے پوری امت کی بنا دی امت میں جو ہے ایک اور میری کرشک سے لے کے بغیر تک پوری امت ذمہ داری ہے کہ حضور صلی اللہ علیہ وسلم کے طریقے سے محنت کرے اور پوری امت کو اس محنت میں ڈالے اور زندگی کے ہر کار شعبے میں اسے اس کے طریقے سے چالو کرے جو میرے دوست اب اس میں محنت کریں گے پوری امت کی ذمہ داری ہے ظاہری طور پر باقی طور پر ہم اس کو سرکاری استعمال کی نیت کریں گے اور اس کے بعد پوری امت کی تربیت بھی کریں گے ہماری ذمہ ہے یہ بات کہ اس کے ذریعے سے ساری امت کا بچہ بچہ آ جائے یہ کہتے جب مسیح میں داخل ہونے کے اوپر آداب کے ساتھ اور دور کا تو مسجد میں جا کے نماز پڑھ اور پھر میں شکریہ میں اور کیا کہ میں سب کے محنت کے ذمہ دار ہیں ہم سب کے ساتھ اور بچہ سکے محنت کے ذمہ دار اور زندگی کے شعبوں میں وہ سکے دیکھے چالو کیا نہیں سر میرے بڑی ذمہ داری سنی ادا فرمائی یہ تیری مہربانی ہے یہ تیری مہربانی ہے کیا مطلب یا اللہ خدا نے پاک تو نے ہمارے ہم میدان میں فرما دیا ہم رکھنا پتا فرما دیا اب یہ بڑی سزا کہ سب سبھیوں کے سزا کیا ہمیں امت میں کر دیا اور میرے دوستوں میں کیا کہا کہ جو ذمہ داری محسوس کرے گا اسی کے مطابق اللہ ہماری مدد کرے گا دوسرے یہ اللہ ارشد صاحب نمک کی محسوس اللہ صاحب ارشد صاحب اور مسٹر ابن قدوس یہ تینوں مولانا ریاض صاحب کے پاس تھے اور مریم نظم میں مسجد میں دیکھوں میں اللہ تعالیٰ کو اپنی مخلوق بہت پیاری ہے پتا پوچھو یہ بہت پیاری ہے اور یہ کہا کہ بھی میرا چناؤ اللہ کی ذات میں عین ہے اور میرا چناؤ معصوم ہے ابو مگر سدھی کے سب سے لے کے اس من گانے تک کہ جس کے دن میں چھٹی ہے مگر انسان اس کے کہ مسلمان تو کمی سے وہاں سے لے کے وہاں تک اب کہا اس جرو کے بابوں سے کہا ہر آر میں نکلو اب پنجیز کی وفات کے بعد ابو مگر سدھی Jesús, solo por indicarle que acá es un momento de entrar en la puerta que lo van a cantar. Ya me voy a llamar, son las cosas de que lo van a cantar. Y es que la guerra se ve y no se unía. Pero no va a pasar. Sabe, ahora me salió, acaba de quitar y salve a Doc. Yo, musulmana, ponemos luz, anda al lado de Sena Marí, bien esperada. Uno que sí quiere. Y dije, yo me puso que sí que está de casa. Allí la guerra, único a la que se va a dar de Dios, pero que escucha. Y dije, un botellaba, que un botellaba, un botellaba, no, yo dije, vale, ahora, que me daba, ahora, un botellaba. No, no, que amo, que se va a dar de Dios. Pero, I'm going to leave that control. Ουλούσα για τη βαδέλα του για να κάνω να χαλαντήσω και πιζάδι. Ο πιστά ο Ελίε και ο Αράζα και με μπήκους και πιζάδι. Κουράν δεν κατάλα. Ιδιά μου στη καμπιζάνη. Με δώσα από εδώ πιζάνη και έλα σαν οικομιούχο που είπε να φορβάει. Κουράμα αμάλε να στο καμάλε να φορβά. Όσο είμαι χωρίς καμάλε να φορβά. Μέσα άνεμ και ζάνος και διέσαι φύγματα. Καλχάμαρα. Δούσε μάτια και μορτσουκέ. Για να I'm not a bitch anymore. I only make it أولي كلمات الله فأما من شريعنا أتي لما بلغ أبي تريد الله كمخلوقة مسكنة سر يا مرتين إذا ما نفتح كسوة سوة كلا لا شيء نعوذ بالصلي على رسولك من بايو دوستو مجاهد سي هدايت كي هدايت اعمال كي اعمال سي كابي ابيو كي دروازه كل كي مجاهد سي نعوى هدايت ربيدي هدايت بغير اعمال لي اعمال كي بغير كابي ابيني اگر اللهم سلسلتی که من بینم کنم تو این هم بیشه و یک چیز بودیم و یه صبح بی آن طور بگیم و تاجین ایران ایشا که بازیم بیزم تو همه یه دو آبان سال عالم کی سالم که ایداد که و انتظار را کنم که اللہ تعالیٰ کس ملک میں فیصلہ کرتا اللہ وقت پوری امید رکھا جالا جیسے تو جالا کوئی شفیق نہیں اچھے جالا کوئی حمد نہیں اللہ وقت تو کریے تو اللہ وقت سنا یا مجھے دور سے کہ اللہ وقت سنا کہ کریے تو مرگر مانگے دیتا کہ مانگے دیتا کہ مانگے دیتا وہ سکی ہے قریب نہیں ہے قریب تو ہے جو مجھے ہر واقعی جہالت ہمارے پسند ہے کی فرماتے اور ساری دنیا کے انسانوں کو یا اللہ جو نئے مسلم ہے خود کو بھی رہتے ہیں یا اللہ آخر سے نہ خود میں تو ہے وہ الخلق و حیاد اللہ تو سارے مسلمانوں کو انہوں کے طریقے سے بیجت کی ظاہر کی بیجت لیا سی شوم بزرگ کسی کو چند بنوا اور جس باطن والے جانا سب کو ہدایت دی بیچ میں بات کر رہا اور دیکھو اٹھے میں اللہ میں تو ابھی دے رہے اٹھے بیٹھے اللہ وعد اللہ اس سے بس لمبی عدید مدبی ہو جد مطلب ان لوگوں کو بتا اٹھے بیٹھے چلتے پیتے پڑتے رہ جب مریں گے ستر ہزار فیصد جنازے میں ٹھیک ہوں گے عادت بنا لے عادت نہیں اللہ مجھے معاف کرے مگر اللہ تعالیٰ آسان کر دیں گے اس سے کہیں گے کہ اللہ تو ہمارے اوپر ہمیں پر چھوڑ ہمارے سرکار والے نے پر ہمارے وہ گناہ یار جس کی وجہ سے امت جو ہے انہوں کی میرے کے چیزوں سے میں روب ہو گئی ہمارے گنا باپ کا مردوں کی بھی عورتوں کے جو پہلے مر چکے ہیں یا لفظ بھی معاف کر لو آئندہ جو ہماری نظریں آ رہی ہیں یا لگا ایسے ہی ایسے پہلے کہ وہ گنا نہ کریں اپنے کوتاہی نہ کریں ہمارے محمد چھوڑ جب وہی زور مانگ جا کر اٹھے بیٹھے اور یہ نظرات جگہ کہیں نا صلی اللہ علیہ وسلم اسی نے جمیت صاحب نے بیٹے مشدد سے کہا کہ میری سب سے مختصر ہے صلاۃ و سلام کی صلی اللہ علیہ وسلم صلی اللہ سے کیونکہ آپ مدی ہیں ہم نے کہا نا صلی اللہ علیہ وسلم تو اپنے چاس کو دفعہ یہ کہیا جو امتی ہوتا اور میری کیا بات کہ یا لکل بابا نے ادھر اٹھتا ہے لا الہ الا اللہ محمد رسول اللہ یہ پڑھا تو پہلے سر بنا میرے دوستوں یہ پڑھے یہ بڑا جو ہے اللہ میں توفیق دے یہ بھی بول لیا کرے بسم اللہ الرحمن الرحیم بسم اللہ الرحمن الرحیم کھانا کھانے بسم اللہ الرحمن الرحیم gece buzuk sevdi. Hadi buzuk. Yedo teve. Bismillahirrahmanirrahim. Ege. Kapıda bağım. Hadi buzuk yapalım. Kere. Yedo teve. Kere. Benim dostum. O. Müslümanca birbirine. Selamun aleyküm kanka. Yerler doğru gidiyor. Vay. Bir sınır soruyor. Selamun aleyküm. Ege. O bunları hevatürler bana kaldım. O bir reki bilgi. O anlaki kriyim o be. Anlaki kriyim o be. O da kapıda kriyotu ve kendim. Bismillah. Selamun aleyküm. Sonra bir kalın bakıcı bacayı. Dağın o değil. Herkese bir kalın bakıcı verin boşuna. Bu vedo solo io, ma devo cagnarla sole. Alla città siamo del sacco, una volta la succedeva la vaga. Alla cura mi llega. Alla mi llega. Alla, quisimos el barco. Quisimos el barco y mi mamá se va a ir una forma. Y ahora me le quedé. Y se le, ama, tu ama de sal, yo ama y sal, todo el sal que me trae mal. Abre la que, abre el sal, el sal, abre la que. Soy este, soy algo como que sí. Soy bien. Y ahora, a los caminos, pues uno se me debe. Y ahora tú y a ver, ¿para qué le digo? Hoy, solo que con un hombre me iba a matar de acá. Miren, ya no, vamos a salvar. A bailar, pero es esto. Me hice de un bicho, me hice mi peleada ya, que ni de la gente de esta parte. Bueno, de ellos estaba de mi semana, que me ni de un pinto, ¿va? La otra le aprendí a que era. O sea, la idea de ti. O intentar me indica que conté un buen que me ofrece el agua. Buscando a todos ese día de ella. O más, con tu humillante, o la mamá, o que... Ya, me la has dejado, que me indica que te la... O, de momento. Muy bien, y con él, gracias a mi ley que le hay. Y yo no hago mi ley, ya no me envío en breve, pero yo voy a mi ley. Ay, ay, ay. Bueno, eso está merecido. Bueno, vamos a estar largo. Y musulmán, yo no sé musulmán, soy mi ley que le ya está. Suma ya está, todo está a dar, fíjate, es que le hiciste, igual que te chocan. Ya, vos que te, viste, pensás que si ya está, vos, somos que te. Aunque te, llevo un musulmán, que ya está, que ya está, pero me pisa, piso, me ya está, me callará, que musulmán, que ya está, que ya está, que cada humana, que di, que a la que por parte del día, va a ir por un rey. Oye, ese miedo está, ya hay que decir que pasa, oye, ya me miedo está, la verdad es que le quería ser mi lisa, a que se va a no llegar. Voy a dejar de abrir mi cadena, y de bismillah, o el miguelado, no va, a la brilla, o ya, cada vez que haya máximo, y cuando mantiene, hombre, me anoto, y ahora me estoy diciendo, acá, que hay que hacer de pie, alguien y musulmán, un choque, mire, que me está obligando. Pues gracias, mire, un choque, mire, y dígase, que no duela, que ya la, ya tuve a ver, ya mire, tuve a ver, que un coche, ya, allá va a pedir, de que se va a puso, ya la parte de la mujer, marido. Oye, a la yo me choqué, a la once mucha. No, no, pero se puso que un buque, a la mano, a que, muáfquense. Maxi, máster, máster, máster. Oye, a la, y de la música, ya le va a enseñar el lástimo nunca, no le iba a entender. No le iba a Go away into my career. Babu, Babu, you're here. You're going to work out, Kerry. I'm out. میرے بھائی اور دوستوں کو شاید ایسے ہدایت کے ہدایت سے اعمال سے کامیابیوں کے دروازے کھلتے ہیں. زیادہ صحیح نہ ہوا تو ہدایت لگے گی. ہدایت کے بغیر اعمال نہیں, اعمال کے بغیر کامیابی نہیں. اگر محمد صلی اللہ علیہ وسلم کہتی ہے کہ میں محنت ہوں تو ہدایت ملتی ہے. ہدایت کے بعد چیزوں راکٹ جہاز ریل سونا چاندی میں کامیابی نظر نہیں آتی, بلکہ اعمال میں نقل و حرکت ذکر تلاوت نماز وغیرہ میں نظر آتی ہے. ایسے انسان خدا کے خواص میں شمار کیے جاتے ہیں. دنیا میں اگر خواص کا طبقہ بہتر مجموعی زندہ ہو جائے تو ملک مال قدموں میں گرتا ہے, آگے میں ادا کا قرب ملتا ہے اور خوب دعا سے مجاہدہ کیا ہے. مجاہدے میں تین باتیں ضروری ہیں, ایک کم ہوئی مجاہدہ نہیں. عمل حضور سلس کے طریقے پر اور اس کے حرامت پر خدا کے باتوں کو یقین ہوں. اس عمل سے مقصد اللہ کے رضا. کیا کہتے ہیں عمل حضور سے طریقے پر لو اس کے حرامت پر خدا کے باتوں کو یقین ہوں. اس عمل سے مقصد اللہ کے رضا. اس عمل سے ہدایت دل کی مایا دل دے اللہ کا دور آئے. یہ سب سے ہدایت دل کے بارہ دل کے اللہ کا دور آئے. چیزوں سے کامیابی نظر آنے کے لیے کچھ کرنا نہیں پڑتا. سورج چاند آسمان میں جسے بھی کی چیزیں نظر آتی ہیں اگر آپ کے ڈیرے میں اللہ نہیں آ رہا ہے تو صبح سب کچھ دیکھ لے گا. چیزوں کے منافع دیکھنے کے لیے کسی مجاہدے کی ضرورت نہیں ہے, لیکن چیزیں اور سورج چاند وغیرہ ختم ہو جائیں, سونا چاندی مکان چیزیں بھی ختم ہوں تو ان کے منافع بھی ختم. مکی دن کے لیے پرانے بتی اور شریف بتی چیزیں دکھائی. بتی زندگی کے لیے خدا نے پکتی روشنی سے پکتی چیزیں دکھائی. چیزوں کے لیے زیادہ محنت کرنی پڑتی ہے. آمار باقی رہنے والے اسی وجہ سے مادی روشنی سے نظر نہیں آتی. مادی روشنی سے مادی چیزیں نظر آتی. فانی مخلوق کو فانی مخلوق بمباری مخلوق کو فانی مخلوق اور چیزیں دکھا رہے ہیں. سورج چاند کی روشنی کے بعد انسان چیزوں کی طرف خود کو دوڑتا ہے. اللہ کا کسی عمل کا نہ مخلوق نہیں, اللہ کا کسی عمل کا حکم دینا مخلوق نہیں. اللہ غیر مخلوق, ان کا غیر حکم غیر مخلوق. لیکن ہمارے اس عمل کو کرنا مخلوق ہے. او غیر مخلوق میں کامیابی نظر آنے کے لیے روشنی کی ضرورت ہے. جو مخلوق نہ ہو وہ خدا کا نور ہے. خدا کی سمت نور بھی ہے, خدا کی ذات میں نور ہے. وہ نور ادنی ابدی غیب غیر غیر مخلوق ہے. اللہ کے کلام برابر کرنے میں کامیاب ہے. کامیابی اللہ والے نور سے نظر آتی ہے. اگر انسان میں نور نہ آئے عمل میں کامیابی نظر نہ آئے. آج سمجھاؤں کہ تبدیل سے یہ ہوگا جگہ سے یہ ہوگا. نماز تو یہ بھی دے ظلم میں بہت نقصان ہے. لاکھ سمجھاؤں کہ ظلم میں نقصان ہے, لیکن اگر اللہ دل میں نور نہ ڈالے تو تبدیل ذکر نماز میں کامیابی ظلم سود میں ناکامی نظر نہ آئے گی. ایک ایک ہماری ترقی دی ہے کہ اس بہود غیبان انار جنات ملتی ہے اور اسی میں دنیا میں اچھے حالات آتے ہیں. انعامات میں کامیابی اللہ کے دور والے کو نظر آتی ہے. अमल को मुजाहिदे के साथ करने से दिल में नूर आता है, अमल को मुजाहिदे के साथ करने से दिल में नूर आता है। खाली जिक्र नमाज पढ़ने से नूर न मिले बल्कि आमाल को मुजाहिदे से करने से नूर मिले। मुजाहिदा नफ्स के खिलाफ, नफ्स है जिसे भारी तकाजो कर نفس کا بٹاضا غیر خدا مخلوق کا اگر عمل اللہ والا ہو اور نیت غیر اللہ والی تو مجاہدہ نہیں۔ تبلیغ میں گئے کہ مقدمے میں کامیابی ملے یا میں انسان پاس ہو جاؤں، اگر سال بھر تبلیغ کی تو بھی زیادہ بدور نہ ملے گا کہ مقدمہ انسان میں کامیابی نفس کا مقتدی ہے، مقتدی نانک کامیابی نفس کا مقتدی ہے۔ ایسی خوب دعوت ذکر علاوہ نقدار کم دے کہ روٹی کا ٹوڑا ملے، یہ تو نفس کا تقاضا بن گیا۔ تبھی تو اس کی وجہ سے جدوری کی رات میں انسان پانی میں کھڑا ہوتا ہے، اگر سال بھر تین گھنٹے سورہ مزمل کا بس کریں کہ اور ملے تو کبھی دور نہ ملے گا، یہ بھی لفظ کا تقاضا ہو۔ عورت کے لیے کہنا مجاہدہ نہیں، مجاہدہ نہیں، ایسی شہرت عزت اڑو اڑو تو ٹھیک کپڑا آگ میں پیلے کے لیے کرنا نفس کے دوائی ہے۔ ان کے ساتھ تمہارا اللہ والا عمل کا بھی مجاہدہ نہیں، ایک جگہ اور پہنا مانا پر دباؤ پڑتا ہے، دو برس سے تک تالی دیتا کیسے روٹی ملے تو کبھی اسے جوڑا ملے گا۔ اللہ کا عمل ہو، اللہ والا ذکر دے گے واسطے ہو، میں اللہ کے رضا کے لیے ہوں، روز پلن ذکر کر کرے کر لے ویسا جو مل جائے گا۔ ان آواز پر قرآن سے نور ملے، یہ وجہ سے بھیجا جا رہا ہے۔ دعوت دینے، تاریخ اللہ قدر سننے، ذکر کرنے، والے پڑھنے کے لیے پہلے کی پہلی شرط یہ ہے کہ نفس کا کوئی حصہ دینیت میں نہ آ جائے، پہلے کی پہلی شرط یہ ہے کہ نفس کا کوئی حصہ دینیت میں نہ آ جائے۔ اندر میں یہ خیال نہ آئے کہ ملک ملے گا، قرض کی ادائیگی ہوگی، لوگ بزرگ سمجھیں گے میں کش ایک تعلیم قرآن پڑھنے میں رکھتا ہوں، اسی لیے اللہ راضی ہو جائیں۔ امن ریت بھری زیادہ بٹے گا، ایمان کی مجلس علم کے حلقوں نماز و ذکر پر لوگوں کو بیٹ اٹھانے پر ضرور ملتا ہے، کسی اور اپنے اجتماعی بیماری پہ نہیں ملتا۔ شیطان نے ہزاروں برس کی عبادت کی ذکر کیا، اندر میں اپنے بڑے بننے کی بات چھپی ہوئی تھی، اپنا قریب امن لوگ میرے سامنے چکے، ایسے کوئی خان خان نے اس وجہ ذکر کرے کہ پیر قریب بنا دے، چاہے پیر ظاہری آسان ذکر دیکھ کر سے خلافت دے دیا لیکن اس کے دل میں نور نہ ہوگا۔ دوسرے شرط یہ ہے کہ جو کچھ مجھے پیدا ہوا ہے اسے یقین ہٹے، آمار کے ذریعے تو آمار جیسے پوری ہوگی، ہر عمل پر خدا کے وعدے کو یقینی جان، ہر عمل اللہ محمد صلی اللہ علیہ وسلم طریقے پر نماز ذکر اللہ کے راہ میں پھرنا دعوت تیرا بغیر یہ ہے چند آمان جن سے دل میں اللہ کا دور آتا ہے۔ پھر اب آپ امنوں میں کامیابی دکھائی دے گی، پھر کل وہ پوچھو گے کہ شادی ہو، مقدموں، کمائی ہو، دوستی، دشمنی میں محمد صلی اللہ علیہ وسلم کا کیا عمل ہے۔ ایک لڑکی نے کہا ماری ماں جب میرے بچے پیدا ہو مجھے اٹھا دی، ماں نے کہا لی بیٹی جب تیرے بچہ پیدا ہوگا تو اور اٹھاتی گری، آپ زیادہ यही तुम्हें मिलेगा तो फिर तुम खुद पूछेगा शादी औरतों के साथ टेंशन अलाराम अलाराम क्या दादा का जिक्र समाज से अल्लाह का नूर मिलेगा तो देख के अंदर जो अमल है ये वही आह्वान है जिनके अंदर इकदास मोहम्मद करके ठीक है और यकीन से अल्लाह ताला का दूर मिलता है इस बार की वजह से मैं था दो तकदीर साहब के साथ अच्छे बुरे अमाल के दूसरे मुद्दे और खजे से अगर वो निकले आता कल सुनना मसाइल फजाइल सुनना वो लनू लाता सारे फजाइल फजाइल की याद तकबीर तेरी वजह से मैं भी दूर आता ऐसी नमाज में भी दूर मिलता दादा तारीफ के नमाज को करना और इन्हीं को पहना फिर से खुदे उन्हीं करे फिर और मिल जाए लेकिन अगर इन अमाल को अगर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पर ईमान इकदार से चलने पीने से सबसे पहले इस करने वाले फिर जिनमें मेहनत की गई है फिर बाकी मुसलमानों फिर बाकी इंसानों को हिदायत दी जाएगी सबसे पहले मेहनत करने वाले फिर जिनमें मेहनत की गई फिर बाकी मुसलमानों फिर बाकी इंसानों को हिदायत मिलेगी दूसरों को इनमें लगाते हुए खुद कदम ईवा के मजिस कायम कर उनमें इस मजिस में बैठो ईवा की मजिस कायम करो उनमें इस मजिस में बैठो तालीम के अर्जे में जमा हो जाओ तुम भी इसमें जमा हो तुम भी इसमें जमा हो निकल खूब करो तो खुद भी करो नमाजों से आज से पूरी होगी तो खुद इसके मत करो जो दूसरों को कह रहे हैं इसे ही करो जो कर रहे हो दूसरों को इसे इमाम को इंतकाल करता है तो दूसरे से करवाता है लोगों में जाए लोगों की इतना देता है जिन इमाम गया तो दूसरे से भी सजा करवा इनाम से तुम आनंद के इमाम बनोगे तुम्हारी मानेगा वो बुद्धि और जो ना मानेगा ना फरमा यदि वो इमाम के पीछे अल्लाह के जज्बात पड़े इस वजह से इमाम के पीछे होने के लिए इतना करे तो नमाज ना होगी आ जाए जैसे कोई इमाम के पीछे नमाज के लिए दबाव पीछे अल्लाह के लिए नमाज पढ़े लेकिन इस इमाम के पीछे होने के लिए इतना करे नमाज ना होगी उन पर बिराज अपने लिए कहता है इमाम अभी तक इमाम अभी तक विराज अपने लिए और दूसरों के लिए भी कहता है इस वजह से इमाम को सवाल नवाजी को सवाल मिलता है उसने किया करवाए दावा है मजीद ईमान निकल नमाज तारी इकराम सब प्रयास की जो पैदा करने वाले उसूल उन्हीं को कहो उन्हीं को करो उन्हीं को इस यकीन पर कहो कि मेरे ही सारे आर्म के मुसलमान इस आमाद से हाल हो गए इस यकीन पर कहो कि मेरे ही हर के मिसाइल इस आमाद से हाल हो गए देश के देवाले उन भी डूबेंगे हमें भी डूबेंगे हम पीले और दूसरों को भी आवाज के साथ पिलाए इसे इल्म की आस से टलेगी इस यकीन के साथ अल्लाह को राजी करने के लिए सबसे पहली बात है कूद फिरना दूसरों को फिराना यकीन की दावत यकीन की दावत खुद खुद खुद खुदा पर यकीन कर ऐसा ना हो कि दूसरों को अल्लाह पर यकीन का काम ऐसा ना हो कि दूसरों को अल्लाह पर यकीन कहकर अपना यकीन चीजों का इंसानों को रखा नाम दो या सुनो गर्ज करो ताकि करने वाला यकीन तुम्हें मिल जाए दूसरे से निकल कर सीखे निकलने के बाद किस तरह सीखो निकलने के बाद किस तरह निकलने के बाद किस तरह सीखो सीखो सीखो तुम इस तरह से जब तुम किसी से बात करो तो उसे निकालने के लिए नहीं अपने जिसने गलत यकीन जबरदस्ती जिससे यकीन गलत यकीन मधुखा या किसी और से निकल जाए सिर का यकीन अल्लाह की राह में निकले चौबीस घंटे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और सहाबा अलमजमीन पर जाए अमान बाद ही नियत ईमान में गुजरे तो तुमको जिनमें तुम मेहनत कर रहे हो बाकी मुसलमानों को बाकी सारे इंसानों को नूर मिलेगा यकीन इखलास के साथ चौबीस घंटे का वक्त सही गुजरे फिर तुम्हारी जमातों की नकल हरकत आदमी कुलूब के लिए ऐसी होगी जैसे सूरज की नकल हरकत चीजों के ऐसा तुम्हारी जमातों की नकल हरकत आदमी कुलूब के लिए ऐसे होगी जैसे सूर्य की नकल हरकत चीजों के लिए इंसान समझ आसमान से बहुत बड़ा अल्लाह दिल में ही समा सकते मोमिन मत के दिल में भी अल्लाह के दूर का फैजान होता है मोमिन मत के दिल में ही अल्लाह के दूर का फैजान होता है अल्लाह के राह में अल्लाह के दूर वाली नयत के साथ फिर ना आ जाए ये जब आप कुछ बेचारी के लिए ऐसे ही नूर होगी जैसे सूरज चीजों के लिए मरीजों में आने वाले मरीजों में ना आने वाले मरीजों को डाने वाले मस्जिदों को डाने वाले मस्जिदों के मुकाबले में शीख चलाने वाले इंसानों के दिनों में मरम्मतों से जुआ जा पहुंचेगी मजरों में आने वाले मजरों में न आने वाले मजर को डाले वाले मजरों के मुकाबले में रिश्तेदारे वाले इंसानों के दिनों में मजदूर से चुनाया जा पहुंचे आज प्रधानमंत्री आज प्रधानमंत्री प्रधान मेम्बर प्रधान फौजी प्रधान पंडित दिल दूर पा रहा शर्वान की पहली कोशिश ये है कि फिर लेना दे पीने लगे तो इनाम तो जलना रहते जब जब जाए तो ईमान इकदास बिगाड़ दे शुरू में तभी हमें लगा किसी के साथ पूछ रहे थे दूसरे की वजह से तभी शुरू में तभी हमें लगा किसी के साथ पूछने की वजह से यकीन इकदास की इस वजह से अमानने वाले बहुत हो चुके जो मरकज में जाते हैं बिस्तर पर देखे खाला की दादी आमिन तो यकीन आ गया यही जिसमें आ गए ईमान इखलास आज से जाता रहा पहले इस काम में कुछ मंदिर नहीं आता था अभी तो इज्जत हजारा भाई के बना लिया तो हम गुरबा वापस उदार दुनिया भी हमें वो खबर शिवारी बात है ना शिवारी बात है अब तुम नूर वाले इससे बात करो इसके दिन में भी नूर न आ रहे हैं अगर तुम चौबीस घंटे सही तौर से गुजारोगे तो कल को मस्जिदों को गिराने वाले इस्लाम को डाने वाले हथौड़ा उठाने वाले इस्लाम में दाखिल होंगे इस्लाम मुस्लिम का दुश्मन भी इस्लाम मुस्लिम का दुश्मन भी खादिम बनकर आएगा अगर दीगे से भी चल जाओ तो मस्जिद के खादिम के दिल में तुम्हारी बात से दूर न आ रही अगर दीगे से भी चल जाओ तो मस्जिद के खादिम के दिल में तुम्हारी बात से दूर न आ रही वक्त का सबसे नाजुक मसला है अगर मेहनत के बाद इरादे से ऊपर गया तो आपके मसाइब दूर हो गए अगर आमाल का इरादे से खुदा बड़ा ऐसी मुसीबतें आएंगी कि छठी का दूध दिया जाए। अगर तुमने थोड़ी सी मेहनत सही तौर से की तो शायद तुम्हारी वजह से आदम से बचाई फसल हो। यह याद रखो, इन इंसानों के हिसाब में इंसानियत भवन से निकलती है। जाहिर ही बात ही तौर से इसी की तरफ इंसानियत रजू कर लेती है। याद रखो, जिन इंसानों के हिसाब में इंसानियत भवन से निकलती है, जाहिर ही बात ही तौर से उसी की तरफ इंसान इंसानियत रजू कर लेती है। आज की मुल्क माल की तरकीबों से व्यवसाय चाहते नहीं, लेकिन तुम्हारी इज्जत की सही मेहनत से इंसानियत बच सकती, लेकिन तुम्हारी इज्जत सही मेहनत से इंसानियत बच सकती। इसके बाद से 24 घंटे ये पाबंदी है, इसे नमाज की नियत बांधने से लेकर सलाम तक 100% पाबंदी है। ऐसे वैसे इख्तियार है रुकू या क्या या सजा या खादे देना, लेकिन सखवाल नहीं छोड़ सकते। चलना सुना ममनू आवाना सरकाओ, ये शरात पास क्या रुकदमी। ऐसे अल्लाह के राम जिक्र कर अल्लाह का नूर लेना, तो 24 घंटे की पाबंदी कर, रमन रेणु में हो या बाजार में, मस्जिद में हो या पैर, हर मतलब पाबंदी करो। इन चार बातों में 24 घंटे गुजार गुजरे। यहाँ से डेरी पैदल जाओ या सवारी पैदल, डेरी से सवारी से गए या पैदल, आगे पैदल या सवारी, जहाँ भी जाओ 24 घंटे चार बातों में रहो। दावत तारीफ शिकायत बात इनमें ही गुजरे, कैदियत को हर वक्त खारिज करते रहो। शैतान के अगर नक्शो दिए तो निकालो और आगे इखलास के रूप बढ़ जाएगा। शुरू के गर्म ख्यालों को बीमारी शैतान का अंदर समझ कर इसे दिखा करके निकाल दो। अगर दादी के लाद देकर निकाला तो खारी नियत बन जाएगा। हर वक्त इस बात की सही हो इखलास ही रहे, चाहे किसी के हाथ दावत खाने जाओ, ऐसे ही जबान एक और से दूसरे को कमली नीयत को बाधा दो। हर अमल से पहले नीयत को बना, यकीन करो कि मैंने अपने अमल से अल्लाह को राजी कर लिया तो बेहद तो साफ देंगे। राजी हो तो तुम्हें जब राजी कर देगी नीयत से करूँगा, राजी उसे कहोगे जब राजी कर देगी नीयत से करूँगा, वो राजी होगा तो कभी सारे वादे पूरे कर देगा। अगर इसके राजी कर देगी नीयत न की वो राजी ना हो कोई कुछ राजी नहीं। ऐसे ही तो सीधी तौर पर यकीन बनाते रहो, मैं इस अल्लाह वाले अमल पर करूँगा, इस अल्लाह वाले अमल पर करूँगा, आज से पूरी करूँगा। यकीन तो नीयत अबंधा बनाओ, यकीन और नीयत को अलग अलग बनाओ। आज ऐसा हो यकीन बनाने आए तो उसे नीयत मिले या नीयत को पुख्ता किया और खुदा देंगे या नहीं, अरे नहीं यकीन कर जरूर देंगे। लेकिन मैं यही कर रहा हूँ, ये बात सिफात है, जाहिर अमाल में 24 घंटे लगो जब उड़ भी दे या दावा या तारीफ या तस्वीर जिक्र कर ले या जिक्र कर ले, बस कभी अमाल इकट्ठे होकर जब आज की तस्वीर से जब आज आगे चली अमीरे के अजा के निगरानी थी करो, दोनों अमल के रास्ते में तालीम करते चलो। इलाहाब की वजह से तालीम मुमकिन ना हो तुम्हारे जिक्र करता जाए। रेवली अमल में बैठे जमातों को वक्त से पहले पहुंचना चाहिए। अब सवारी में तालीम है, फिर सीखना सिखा रहा हूँ, फिर अमीर ने छुट्टी दे दी искал направление, и мы сами услышали, где бабка кабина. Подъема туда, где варки попишите, пари лук, и амадмите, и кука не вода батя. И звали истагалки, будто мотая, и амадку кане вода батя. Уди амадме се кити екбе, а бы интеграв се дайдам. И амадме се кити екбе, а бы интеграв се дайдам. Самари се сега, сесуали се сега, као киса члене, пейте на тиште. Као се пери, заяжен, уликал. Избаван, элла, Перберко чуже ме пуле, перберко хесе му стумиске, а бгао ме ручигуска тела, и я марси, и саладитио, и дукадо китиде за задан, и саладитио, и дукадо китиде за задан. Мазин ме жаке, бузу, эбер мазин ме жаке, маз башвакерке, маз башвакерке, дукаде бхаде ваде паду. ملاقات کر کے چلے ارے علم ملاقات کے کیسے لے ارے سربت کو اپنا آنے سے ارے سربت کو اپنا آنے سے متوائش پر اس کو آنے کو دکھو اسے بھیجے کو ماری تو بازو سو مجھے آنے کی دعوت اور زیادہ بازو سے نکلنے کی دعوت اب مجھے آئے تو چھٹی ملی ہے میں اپنے انتخاب سے آباد میں سے اسی آباد میں لگنا میں بے چال کرتے سنتے پیچھے میں ذرا ہمیں لیے ہتھا کرا دی کہنے کے لیے نکل لیا کر بار بار یاد کرنی پڑے گی پیشاب پکانے کو جانا کسی ایک امن میں لگنا پیشاب پکانے کو جانا تو نگرانی چیز سیکھنے بعد میں منا دنیا کی باتیں شروع ہو جائیں گی سیکھ پیڑھی پر گزارا کر اگر بہت ہی عادت ہے جلدی سے جاؤ لے کر پی دو اگر کہتا بیٹھو محمد صلی اللہ علیہ وسلم کرتا ہوں آپ کو کب آتا ہے دنیا داروں کی طرح بیٹھ کر نہ پی دنیا داروں کی طرح بیٹھ کر نہ پی اپنی سربر ثابت کرنا کمال نہیں پہلا محمد ضرور کہتی کہ میں وہ کرنا کمال جی کہ درزے مزے کے ساتھ قضاء حاجت کو جانا جی کہ تعلیم کا جمع کرتا ہے پیشاب پکانا کھانا پینا ان چار پہ بھی آگے سات جو پکائے ہوئے سات جگہ پکائے ہوئے پھر داغے نہ چڑھا بلکہ پکانے والے کی تعریف کر وہ تمہارے ساتھ یہ نوکر ہے اس نے اللہ کے واسطے کیا اس میں کیا کیڑے ڈالنا کباب ارے کل کو تجھے پکانا کون سا کلے بس میں خان دام آج تو نے اس کا جو اکٹھا کیا کل کو وہ تیرا جی اکٹھا کرے گا یہ اچھا گئی زبان یاد کر لیں کیوں کالے بن بھی جائے انہیں क्यों खाने को मिला ही नहीं, आगे की बातें कर रही है इस तकनी पर जन्नत के नियमतों के मिलने के तस्वूर हो, ऐसा ना हो कि उसको भी गुजरता है तस्करा हो तो घर का आइंदा का तस्करा हो, ऐसा ना हो कि गुजरता का तस्करा हो तो घर का आज तस्करा हो तो होटल का रात को सोने के लिए देखा। तो ये जवाब पर यह है कि सारे को बात की जी का आदमी के साथ सोने को कबर कबर से कबर की मीठी नींद का समझ समझ के सोचा घर बीवी बच्चों और माल के दूसरे इलाके इस वक्त और इसके बहन को बिगाड़ना चाहते हैं। इसे 24 घंटे आमाल में की गए नियत अल्लाह को राजी कर देती हो, इस बहन को अल्लाह ही राय दे, यकीन करो चलो इस्लाम के साथ इस्लाम के साथ पर मारा है वो कल को इस्लाम के साथ पर मरने वाले बनेंगे आग मिलने वाले इनाम आपको यकीन करो। हर हाल में दिल में एक बात है फिर खुदा से दुआ कर ऐ खुदा हमने जैसे किया है मेरे साथ ऐसे जैसे हमने ऐ खुदा हमने जैसे किया तेरे सामने तू जो दूर मांगे मांगते ऐसे इंसानों को दूर भी देगा दूसरों को भी मियाना पका के खा अमीर साथी मोहताज मोहताज की खिदमत करो सवार न करो सवार आराम है आराम से आइए दिल से शराब न करो दिल से न मानो पैरों की तरफ मुंह न करो दिल से भी और जबान से भी अल्लाह से मानो शराब के साथ आने वाला खाना पाक नहीं पाक खाने वाले को तो दूर नहीं मिल सकता है पाक पाक खाने वालों को दूर मिल सकता है ना पाक खाने वालों को दूर नहीं मिल सकता पाक खाने वाले को दूर मिल सकता है। पर मेरे दोस्तों ये मेरे पड़ी अल्लाह वक्त मैं मुझे मेरे दोस्तों से मेरी हमें चाहता है कि अब अल्लाह के देखते हैं अब बता क्या कर अब बता क्या करें जाता है अब देखते हैं या तो जो हमारे जितने की बच्चा है करने की सोचने की देखने की सुनने की याद आप इस बच्चा के बताओगे सारे काम करा दें जो मैं पढ़ा मालेरा ऐसे तू जाता जमीन जो है हरी सुनता माँ बाप भी औलाद पे मेहनत करते माँ औलाद से दिया थी और फिक्र में रहता याद कमी लाए ऐसी मेरे दोस्तों सारी दुनिया के जितने मुसलमान हैं वो सारे के सारे उलूस सदर के तरीके से अपने आप को उम्मती समझ के कैसे लाएंगे अल्लाह आगे हमारे ख्यालात की हमारे जज्बात की तसी फरमा और हमारे नस्ल का हमारे हमें ना फरमा करो सारी दुनिया में जहाँ जहाँ जमाती फिर रही है उन सबकी तरबियत फरमा और ऐसा तो खाली है क्रीम है तो जो है हमारी जमातों के हमें पहुंचे के इंतजार न फरमा जो आदमी जहाँ भी है उसे दुआन है औरत है उसको हजूर सबर की जज्बे के साथ बात और दीद के साथ फिर सुबाना बना और हिदायत फरमा और जो गैर है फिर हिसाब में जाकर फरमा अभी याद तेरा कुतबा है सारे के सारे दूसरी की साई यहूदी ने सारी सारे के सारे क्या ना उसकी हिदायत फरमा

namaz. O zaman her şey teşekkür edecek ki. Ya Allah, uzun sana gemimi yok edeme yokmuşsa, kendim hadi sıkıl. Tabii, yine de ona kadar da yapmadı gemini dostum. ساری چیزوں میں اپنی ہی کمی نکالتے رہے اور اللہ سے معافی مانگتے رہے. اسی کو لے کر سارے عالم کی نیت کریں, سارے عالم میں پھریں گے, ملکوں میں بھی جائیں گے, اپنے یہاں بھی سال سات مہینے پلے چار مہینے کے لیے مختلف اوقات جہاں جہاں جیسے تقاضا ہو اسی محنت کو لے کر اسی جذبے اور کیفیت کے ساتھ پھرنے والے بنے. فرمائیے ماشاء اللہ, اس کے فرمائے فرمائے ماشاء اللہ. جی عبد الخالق کہاں سے؟ کوئٹہ سے. ماشاء اللہ کتنے وقت کے لیے؟ ہر سال چاہیں گے, اللہ بہت بہت قبول ہوا ہے ماشاء اللہ. فرمائیں گے جی. امیر سال کے لیے. بھائی کا نام خزان سے, خزان زہری سے ماشاء اللہ, اللہ قبول ہوا ہے جی. عبداللہ کہاں سے بھائی؟ مسجد منورہ ماشاء اللہ, اللہ قبول فرمائیں گے. کتنے اوقات کے لیے؟ ابھی تو چار ابھی سال کی سات بہن کی نیت کروں. اللہ کے بول رہا ہوں جی, ہر سال چار مہینے, اللہ قبول ماشاء اللہ جی. امجد علی امیر شاہی راجا امجد علی, ہر سال چار مہینے ماشاء اللہ قبول جی. محمد ہاشم علی کیا زیادہ ہے ماشاء اللہ, چار مہینے کا, اللہ قبول فرمائے جی. احمد اللہ ماشاء اللہ, ہر سال چار مہینے ماشاء اللہ جی. ظہور احمد ماشاء اللہ, چار مہینے کے لیے اللہ قبول فرمائے, آسان فرمائے. اب یہ جگہ بتاؤ کہاں سے آئے ہو؟ اللہ یہ اللہ والو یہ بھی تو بتاؤ کہاں سے جی. عطا اللہ نور سال کے لیے اللہ قبول فرمائے. اللہ والے جو ہے تو بتاؤ نا کہاں سے آئے ہو, یہ بھی بتاؤ جی. یاسین کہاں سے جی؟ ٹنڈو آدم سے, چار مہینے کے لیے ماشاء اللہ. ہر چار نام بتو پہ اللہ والے. محمد ایاز چار مہینے کہاں سے؟ کرک سے, اللہ قبول فرمائے بھائی. ایک ایک اللہ والے ایک ایک بولو, ایک ایک بولو. عبد المجید لکی مرور سے, چار مہینے کے لیے ماشاء اللہ. فیضان چار مہینے کے لیے اللہ قبول فرمایا تھا ماشاء اللہ. بس ایک دیکھو ایک دیکھو. عبد القدیر کہاں سے؟ کوئٹہ سے, چار مہینے ماشاء اللہ, اللہ قبول فرمایا, اللہ قبول فرمایا. غریب اللہ بنو سے ماشاء اللہ, چار مہینے کے لیے. یاسر پنڈی سے, چار مہینے کے لیے اللہ قبول فرمائے. جماعتیں لکھا, جماعتیں لکھا آپ, ماشاء اللہ جماعتیں لکھا. محمد نعیم اسلام آباد سے, جماعت چار مہینے کی, سات مہینے کے لیے نقد ماشاء اللہ, سات مہینے کی جماعت ابھی اس سال کے لیے اللہ قبول فرمائے, اللہ قبول فرمائے ماشاء اللہ ماشاء اللہ ماشاء اللہ. جماعتیں لکھا, جماعتیں لکھا ماشاء اللہ. اپنے علاقوں سے آئے ہیں, جماعتیں لکھا. کیا نام ہے؟ رحمت اللہ لال کان سے, چار مہینے کے لیے اللہ قبول ہوگا ماشاء اللہ ماشاء. اپنے علاقوں سے آپ ماشاء اللہ جماعت لکھا, جماعت لکھا, جماعت لکھا بھائی. اللہ والوں اتنے آدمیوں کا یہ بھائی ساتھ میں لکھنا مشکل ہے. آپ بات سنو کے ساتھ بات سنو, اللہ بھائی جو بہت ہو جائے گا آپ کے ارادوں قبول ہوا ہے. جس وجہ سے فرمایا ہے ماشاء اللہ, آپ یہ ہے کہ اپنے آپ کے ہر حلقوں میں تشکیل کی جماعت موجود ہے. اب آپ تشکیل والوں پر چلے جاؤ اور آپ میرے جو ہے نا آپ پیار بھی جماعتیں مکمل فرما لو, جماعتیں مکمل فرما کر تشکیل ہو جاؤ اور وہاں جماعت بنا لو. آپ کو وہاں جماعت